मोटो छोड्यो यो कस्तो उपहार, अन्तिम पल्ट फेरि बुझ्न चुको माया चिनायो छिनाए देवी यो गेला छ दिलमा माया मलायो बार मोटो छोड्यो यो कस्तो उपहार अन्तिम पल्ट फेरि भेट्न चुको माया चिनायो छिनाए देवी यो गेला छ दिलमा चुको माया चिनायो छिनाए देवी यो गेला छ दिलमा दिल मनाओ